कुचिकार भनेर चिनिने गिद्ध पछिल्लो समय नेपालमा संरक्षण हुन थालेको हो। नेपालका नवलप्रासी कास्की रूपन्देही दाङ कैलाली र सुनसरीमा गिद्ध रेस्टुरेन्ट खोलेपछि संरक्षणमा निकै ठूलो उपलब्धि भएको सुवेदीले जानकारी दिनुभयो। अब पालो अर्पण जनावासको अर्पण जनावासमा हिजो हामीले सोधेका थियौँ, देशभर देखेको पेट्रोलियम पदार्थको अभावप्रति तपाईँको विचार के छ? ए, बक्यौता नबुझाएपछि यस्तै हो, बी, मूल्य बढाउने सरकारको रणनीति, र सी, भण्डारण गर्ने प्रवृत्ति रोक्नुपर्छ। तपाईँले पठाउनु भएको मतको अन्तिम परिणाम यस्तो रहेको छ, ए, बक्यौता नबुझाएपछि यस्तै हो भन्नेमा 35%, बी, मूल्य बढाउने सरकारको रणनीति भन्नेमा 39%, र सी, भण्डारण गर्ने प्रवृत्ति रोक्नुपर्छ भन्नेमा 26%। मत व्यक्त गर्ने तपाईँ सम्पूर्णलाई धन्यवाद। अब भोलिको लागि हाम्रो प्रश्न छ, एमालेभित्र आगामी नेतृत्वको लागि देखेको विवादप्रति तपाईँ के भन्नुहुन्छ? ए, लोकतान्त्रिक पद्धति, बी, अस्वस्थ प्रतिस्पर्धा, र सी, सामान्य प्रक्रिया। अर्पण जन आवाज में तपाईले पनि आफ्नो मत दिन सक्नुहुनेछ, जसको लागि मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आरए टाइप गरी एक स्पेस दी पीओएलएल पोल टाइप गरी आफूलाई लागेको उत्तर ए बी वा सी टाइप गरी 44-55 वा 45-55 में पठाउन सक्नुहुनेछ। अर्पण जन आवाज को मत परिणाम हरेक साझ 5 बजे को अर्पण बुलेटिन में प्रस्तुत करने। पालो ट्राफिक खबरको यति बेला नानगढे टोणा बिरगञ्ज सडक खण्ड खुल्ला छ, त्यसै गरी नानगढ मोगलिन, मोगलिन नौबिसे काठमाडौँ सडक खण्ड, मोगलिन दमौली पोखरा सडक खण्ड र नानगढ फ्रासी बुटवल सडक खण्ड पनि खुल्ला छ। ट्राफिक खबर को साथ में फोटो पॉइंट फुल डिजिटल कलर लैब एंड डिजिटल फ्लेक्स प्रिंट रत्नगर 100 राचोक चितवन, फोन नंबर 0656-563-063, मोबाइल नंबर 98551-7743। मौसम सम्बन्धी जानकारी, चितवन जिल्लाको भोलिको अधिकतम तापक्रम 41 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 21 डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। भोलि बिहानदेखि घाम लाग्ने पनि महाशाखाको भनाइ छ। मौसम हेरी सुप्रति सजग भई आफ्नो खेतबालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ। जुवानी सामुदायिक पुस्तकालयद्वारा जनहितका लागि जारी गरिएको हो। अब अन्तर्राष्ट्रिय समाचार। ब्रिटेनका पूर्व प्रधानमन्त्री टोनी बेलेयरले पश्चिमी देशहरूमा ध्यान दिन आग्रह गर्नुभएको छ। उहाँले युक्रेन रुसको साथमा मतभेदको कुरालाई किनारामा राखेर इस्लामिक चरमपन्थीहरूमाथि ध्यान दिन आग्रह गर्नुभएको हो। उहाँले पश्चिमी युक्रेनलाई लिएर पश्चिमी देशहरू र रुसमा जारी तनावका बीच लन्डनको बलुमबर्गमा भाषण दिनुभएको हो। उहाँले पश्चिमा देशहरूले भनेको नमानेप्रति कारमा उत्रन बाध्य हुने चेतावनी समेत दिनुभएको छ। भारतमा लोकसभा चुनाव अन्तर्गत आज 6ठौं चरणको मतदान भएको छ। चुनाव अहिले केही बेरसम्म अर्थात् 6 बजेसम्म चल्नेछ। आज 11 राज्य र केन्द्र शासित प्रदेशका 117 सिटका लागि 18 करोडभन्दा बढी मतदाताले भोट दिएका छन्। 6ठौं चरणमा तमिलनाडुका 39, महाराष्ट्रका 19, उत्तर प्रदेशका 12, मध्यप्रदेशका 10, बिहार र छत्तिसगढका 7, असम र पश्चिम बङ्गालको 6, राजस्थानको 5, झारखण्डका 4 तथा पुडुचेरी र जम्मू कश्मीरको 1-1 लोकसभा सिट तथा मध्यप्रदेश र तमिलनाडुका 1-1 सिटका लागि पनि मतदान भएको छ। सबै क्षेत्रमा गरी 1,90,000 मतदान केन्द्र छन्। 6ठौं चरणमा विभिन्न राजनैतिक दलका वरिष्ठ नेता, मन्त्री, राज्यमन्त्रीदेखि कलाकार र खेलाडीसम्म चुनावी मैदानमा छन्। खेल समाचार। अखिल नेपाल फुटबल सङ्घ एन्फाले राष्ट्रिय लिग विजेतालाई 1 करोड पुरस्कार दिने घोषणा गरेको छ। एन्फा कम्प्लेक्स 7 दोबाटोमा आज बसेको कार्य समिति बैठकले राष्ट्रिय लिगको संरचना सार्वजनिक गरेको छ। जस अनुसार ए डिभिजन लिगका शीर्ष 8 जिल्ला टिममा 4 गरी 12 टिमले राष्ट्रिय लिग खेल्न पाउनेछन्। मोरङ, सुनसरी, झापा, कास्की, रूपन्देही, बाँकी, कैलाली, पर्सा र मकानपुरबाट 7 टिम छानिनेछ। इन्डियन प्रिमियर लिग क्रिकेट प्रतियोगितामा आज रोयल च्यालेन्जर्स बेङ्गलोर र कोलकाता नाइट राइडर्स भिड्दैछन्। अहिलेसम्म खेलेका दुई खेलमा जित निकाल्दै बेङ्गलोर अङ्क तालिकाको तेस्रो स्थानमा छ भने समान खेल खेलेको कोलकाता एक अङ्क एकमा जित र एकमा हार बेहोर्दै चौथो स्थानमा छ। बेङ्गलोरले आज जित हात पारे शीर्ष स्थानमा उक्लनेछ। कोलकाता पनि दोस्रो जितको खोजीमा हुनेछ। खेल बेलुका सभा 8 बजेपछि शारजाह क्रिकेट स्टेडियममा हुनेछ। बुलेटिनको अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। नवौं लोकतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइयो। जनआन्दोलनबाट प्राप्त उपलब्धि संस्थागत हुन बाँकी समयमा संविधान जारी गर्नु मुख्य जिम्मेवारी रहेको राष्ट्रपति यादवको भनाई। पूर्व राजा ज्ञानेन्द्र शाह भोलि चितवन आउँदै विभिन्न मठ मन्दिरमा पूजा अर्चना गर्ने, जिल्ला भ्रमण, जनताको अवस्था बुझ्ने उद्देश्य रहेको पूर्व राजाका सचिव फणी पाठकको दावी। स्थानीय निकायको निर्वाचन कम्तीमा 4 चरणमा गर्नुपर्ने प्रमुख निर्वाचन आयुक्त उप्रेतीको धारणा। कार्तिकमा चुनाव गरे पनि मिति भने अहिले नै घोषणा गरे फरक नपर्ने भनाई। ब्रिटेनका पूर्व प्रधानमन्त्री टोनी ब्लेयरद्वारा पश्चिमी देशहरूमा ध्यान दिन आग्रह। भारतमा लोकसभा चुनाव अन्तर्गत आज 6ौं चरणको मतदान जारी। र एन्फाद्वारा राष्ट्रिय लिग विजेतालाई 1 करोड पुरस्कार दिने घोषणा। आइपिएल क्रिकेटमा आज बेङ्गलोर र कोलकाता भिड्दै। अवस्थ साँझ 5 बजेको अर्पण बुलेटिन सकियो। सहकर्मी सुजितासँगै ध्रुवराज बिदा भई नमस्कार। यस।